canción. तिम्रो आँखा तिम्रो होठा रुपै मन पार्यो बोली वचन मिठो मुस्कान झनै मन पार्यो यो सृष्टि रहुँ यो हावा बहुँ यो सृष्टि रहुँ यो हावा बहुँ म तिमीलाई माया गर्छु यसै पनि राम्रो तिमी उसै पनि राम्रो यसै पनि राम्रो तिमी उसै पनि राम्रो स्वर सुगा चाहिँदैन त्यसै पनि राम्रो तू जलिरहे यो जान भएसम्म तू जलिरहे यो जान भएसम्म म तिमीलाई माया गर्छु लाखौँ जन्म जन्म म तिमीलाई माया गर्छु लाखौँ जन्म जन्म माया मन मिठो माया दिउला तिम्रो लागि लाल रङ्गायो उमङ्ग सबै तिम्रो लागि सपना देखुन्जेल चाहना सचुन्जेल सपना देखुन्जेल चाहना सचुन्जेल म तिमीलाई माया गर्छु यो संसार हुन्जेल म तिमीलाई माया गर्छु यो संसार हुन्जेल तिम्रो आँखा तिम्रो मुठा रुपै मन पार्यो तिम्रो आँखा तिम्रो मुठा रुपै मन पार्यो बोली बचनी तुमस्कान झनै मन पार्यो यो सृष्टि रहुन्जेल यो हावा बहुन्जेल यो सृष्टि रहुन्जेल यो हावा बहुन्जेल म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल हो म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल